बुढा हम दक्षिणमा बुढा सुब्बा पूर्वमा छ है सतासी धम पश्चिममा बरा क्षेत्र त्यही भएर पारी त्यो डाँडा माथि त्यही भएर पारी त्यो डाँडा माथि बस्छन् मैना राजा मैना रानी किरात देव हुन्ती दुबै दिन्छन् आशिष खुसी मानी किरात देव हुन्ती दुबै दिन्छन् आशिष खुसी मानी भन्छन् किरात पुर्खा बसेका थिए त्यहाँ भन्छन् किरात पुर्खा बसेका थिए त्यहाँ पारुहाङ सुम्नीमा स्वर्गलाई बिर्सी घाँसेर प्रीति प्रकृति माझमा स्वर्गलाई बिर्सी घाँसेर प्रीति प्रकृति माझमा किरात देव हुन्ती दुबै दिन्छन् आशिष खुसी मानी किरात देव हुन्ती दुबै दिन्छन् आशिष खुसी मानी